Thank you. लस्कुस नापम मतिना सकल के किजबिन्ता थुमिया नापनापम ठोका ये महानगरपालिका या न्यबया मेट्रो एफएम गुइपी फुटिखु मेगाहर्जे थौ संचार बाय ज्याजो मचाख्य ज्याजो मचाख्य योजना वेतनगु दु जी उदेन अले जिता ठोक ज्याजो चिन्ता तक ठेंकीगु नीति प्राविधिक खेल ग्वालियन चने दिगु दु दाजु पूर्ण महर्जन के किजपि जि छिमता ठोक ज्याजोले छु छु नेवा खगो त गुगुठन चुएगु गुगुठन नवयागु अनि गुखट भनेको लगाएको ख जी सिनेको नि याना वचनको ख ठिसबे न्ह्यजी आपाल थयाको ख कन्धन गुगु छिन्त अवश्य न लुमाजी कि ल्याख्याउ ल्याख्याउ म कि थलबलै ना छुख ठ्याबाय ना छुख नसतोसै ना छुख अले नख चख युपति खन जी छिन्त कनि तिनि थजाको मेमेको आपाल खत जी छिन्त कनिको लागि दिया दया दनि थे चोले थौन जी छुछु ख छिन्त कनिको नीति जनाउँछ छुन चिज ल्याखाले छगोर घा ल्या खान चुचाउँदै अहिले गो लुनेपट्टि खगो ख लुने आख गो ख ओ छगो ढामाठा छपु ढान धै चुचाउँदै कटिके मिखा छपु घरी छपु ढान त्याग चुचाउँदैछ ठुक चिस गन्ठालको छुच्छेले माउरे हो स्याउ चुचाउँ दैमख अलि चिस मचाक मसिक मठुक वा चाहिँ झिके छौ खे भ्या लाडे टाउपट्टि कारण खे भाषा कनते दाउ कारण ठोक ठन जो हुन्छ खेफु गोकी खे भाइ ठ्याक्क हिले बोले ओ अठिन जो हुने फु कति खे भाषा तहले न्याउ ढासा एउटा अपर्ण आज खे भाषा तहले एउटा मान्छे एउटा घडी एउटा टेबुल एउटा फ्यान न्याउन छौ छौ छौ छौ जो हुने तर चिसा ल्या खाबले छगो मकसे गन छगो जो हुने छ गन छपु जो हुने गन छग जो हुने गन छता जो हुन चुने ठो ल्युने उपति न्याने यो छ छौला छगो हेजको झुला छ हेजको झुला ल्युने उयो चाहिँ ता अथवा गु अथवा ग अथवा म ठो जो हुने फो ओके ठो गन्ठालको छेलियो ख ओ झी कनितिनाको ठो तर झी कनितिनाको ख ढासा थौ त क पर्याप्त अथवा पूर्णक मखो छु छु खजको झी छिम त कनितिनाको ढो गठिके मुख्य खला चाहिँ सिकिमा चलाछ जीव अथवा त्यहाँदेखि सजीव प्राणी या त ल्याखाबले चिसम माया रूपे ल्याखामा गठिकी मनु मनु हे ल्याखाएको खसा ओ छगो मनु अथवा छग मनु छत मनु जुई मख ओ छम मनु जुई जी छम छम ओ छम वेक छम अथवा वेक पी याबले ओ प्युलर जो हुने अथवा बहुसङ्ख्यक जो हुने पी जो हुने होला स्वाभाविक जसलो तर मति ल्याखाले छम मनु छम जुइस अथे खिचन छम हेजको जुइ छे गोम खिच लैने त दोर गाइने छम निम न्याम सोम न्याम न न्याको न खिच लैने तौटो छ उही त मय रूपे ल्याखामा गठकी छे चोपी गोम मनु दुले गा त हामीले चिस गोगु मनु डु गोग मनु डु गुलित गुलिवता मनु दुर्गा नेनी मखके गोम मनु दुर्गा नेनी ओ नेनीले चिस खुम नेम छखा छे गोम मनु दुल्याले मा बा दाजु किजा तता के अथे बाजा अजी याबले च्याम मनु दु अथवा नेम मनु दु अथवा झिन्छम मनु दुर्गा चिस ल्याखा गे खिचन अथे ट्वाले नापा याबले छे लैना तपी नापा याले गोम खिचा दुल्याले नेम खिचा दु अथे गोम पहुँचा वल्ले राले सोम पहुँचा निचे तकै भित्रे सोम पहुँचा वल्ल सोम पहुँचा खन लगा चाहिँ वन मय रूपे ल्याखामा अठे ढुँ चिस चिडियाखाना उनीले खनिपि ढुँ चितुवा भालु खनिबले न गोम ठोकसोइले हेर्ले छौ खोरे अथवा छौ पन्जले सोम ढुँ तै दौडुस मेउ पन्जले न्युली छम छम तै दौडु राले न्याम ढुँ खन अठे चितुवा न छौ छौ पन्जले याना निम अलि मचापी सोम ढु चितुवा झि खना घाटै अठे इमुचा छम हो इमुचा न छमहेजको जुइ सपानी न छमहे जुइसा भुजी न छमहे जुइ अलि दम्बी छम छाकी लाप्चा बखु चखु को ठुटको जीवित प्राणी जीवले चाहिँ छोडदा छ समयको जो हुने अथे चिस ता गगु या ल्याखा छुन ल्याखामा लासा ओ चाहिँ पुयलु रूपे ल्याखा हुने पुरहाबले हान चिस चिसा पुसा दुनी चङ्गु पुयात्न पुया रह्यो ख तर वो पुमखु चिसा ल्याख्या चाहिँ धयुडो गठेकि सिसा कलम छपु दर्पेन छपु फाउन्टेन पेन छपु अथवा सोफो सिसा कलम सोफो सोमत दाज किजाय त सोफो हे चोसा जोल अथवा सिसा कलम ज्ञानबी माल त्यहाँले सोफो हो यो जल अथे चम्चा चम्चा ल्याखाले न पुयाए रूपे ल्याखामा चम्चा ल्याखाले न पु छपु चम्चा निपु चम्चा सोफो चम्चा चिसा ध्यामा लाछ न्यापो हयोले निपु चम्चा कुटुन त्यहाँले पुए होइ अथे कठी कठी यत्न चिस पुया रूपे ल्याखामा छपु कठी निपु कठी सोफु कठी ठो सुङ्गो कठी पिङ्गो कठी अथवा सोम कठी एना चाहिँ जुइमुखो सोफु कठी पेफु कठी न्यापु कठी अठेना जोनी गुलीवटा गोफु कठी डोख उलिहे या त पुर्घा चाहिँ चिसा ल्याखामा अठे टुटी टुटी छपु अथवा त्यति छपार घान ताई तर छपु तुटिर घान ताई अठे खिप खिप ल्या खाबेन चिसा छपु हे छपु खिपट चिबले बल्लाई मखो ओके ऊ खिप त सोफु याना चिना बिल्लास बल्लाई चिबले बल्लाई पन छपु जी पन घाले गो ब्याम्बु ख ऊ ब्याम्बु न छपु रूपे ल्या खै अठे सिसा कलम दर्पेनलाई जी चिन्ता तयार नहोज ल अनुया न्या छिगु न्या न छपु गरे छिउ खाले दैको अङ्ग मध्ये न्या छपु ख अठे वया झिगु मुटी चुङ्गो वा ठो वा उन छपु ख गठे कि व्या वा लुपी हाना दबले छपु वा टोडुल अथवा निपु वा टोडुल तगादाई अठे गोलाकार्य रूपे दैचुङ्गो वा गय रूपे दैचौ या त चिसा छग निगरका ल्याखै गठकी मिखा झिगु खाले मिखा निगर्दै चिसा लाते छग करि न्याइ झिगु छे सोङ्ग कम्प्युटर दो झिके निग मोबाइल दो अथवा झिगु छे सोङ्ग फोन दो ठोजुल गय रूपे ल्याखा मिखा घडी कम्प्युटर फोन मोबाइल ठ्याएको या त अथवा नेपो जिउको दिमाग गु माइन्ड ख ऊ या त नचिस दिमाग या त अथवा नेपो या त ढ्याप्ले न चिस छगा रहे अथे ऊ या स्वायत्त ल्याखामा लासा चिस गय रूपे न ल्याखै मखु पुय रूपे न ल्याखै मखु अलि मय रूपे न ल्याखै मखु ठुट फय रूपे ल्याखै स्वा छफ हिची छफ अले ताख छफ तगा ल्याखै ठो गुली अपजुवा उहे ल्याख चिस बढै नै के गठेकी छफ निफ न्याफ च्याफ छिफ चिन्याफ निफ नि सोफ नि च्याफ नि गुफ सुइफ पिफ निफ खुइफ त्यहाँ चाहिँ गुली अपजुवा उखना ल्याखन हुने उख ठठे ल्याख्या उसले चिस एक दुई तिन चार त छुर्गा ल्याखैले थोन जी चिन्तक नि एक या त चिस छिरगा रहे मेगो छिरगा थियो चिस तस्क हनीमापी थस्मे थकाली पिन्ता छिरगान तयु खस अठे छि त या मेगो खग ख एक या त छिरगा थै अठे दुई दुई या त नसिरगा थै अठे तिन थोल्या या त चिस सो चार या त पी पाँच या त न्या छ या त खु सात या त नस आठ या त च्या नौ या त गु अनि दस या त सान अथवा झि ठो चाहिँ ल्याखाबले तयो छ गठेकी छिरगा त्यहाँ उठासे अपासको छेला बोलाम छम छगो छग छथ्या छगु छनुर्घा चाहिँ ठोकठ ल्याखानु नि अठे नसिर घाँट होइन उख्लै ल्याएको नि कस গতিকে চম মনো পিয়াত পিয়ম মনো নিয়াম খুম নেগু চাথা গুঙ্গু অলে ঝিউ চিটকা তাকা লিয়াখাই চল আকে কিন্তু ঠো লিয়াখায় রঙা যেসব ডিভাই গুক লিয়াখাইলে ও না জিনিস ডিভাই তো লিয়াখায় বলে ছিটকা গা যায় তাইমকু নশিতকা গা তাইমকু ছতকা নিতকা সতকা পেতকা নিয়াতকা খুতকা নেতকা চাতকা গুতকা ও চিতকা রকা যায় তাই তকা রকা রেখে দা খাস অল ওইটা এক দুই তিন চার বলে ছি নসি সো পি এলিয়া খনি খুলি তেহারঙ্গা আকে কী চিমতা থে না সপু ডুগো ছপু মি চিমতা নিকে কুদা হ্যান জনাব নিয়ে মদন কৃষ্ণ শ্রেষ্ঠ সালে ঠোগো ঠুমি ছপু কর্পুলেগু ছিগু দায়িত্ব খা সেওয়াগু জিমগু কর্তব্য খা এই মহানগর পালিকা প্লাস্টিকে মিচা গুবলে হে মছেলে ঠোপাখে স্বাস্থ্য লাইগো প্রতিকূল অসর পাখে ঠব ঠব পরিবার বচাই না দিছ পস বনে বলে হাকুগু প্লাস্টিকে মিচাই পলেসা কাপ ওয়া ভয়া মিচা জগ ছেলা দিছ এ মহানগর পালিকা ওয়াতাবরণ ব্যবস্থাপন বিভাগ টেপো ये महानगरपालिका हनुमन्थोका दरबार क्षेत्र संरक्षण कार्यक्रम बसन्तपुर यासुचा विश्व सम्पदा सूची दुख्याको ऐतिहासिक नाप सांस्कृतिक धरोहर हनुमन्थोका दरबार लागा दुनी परम्परागत धार्मिक सांस्कृतिक ज्याजो बाहेक मेमेको ज्याजो 2064 साल पौष एक गते निसे लागू जीवको कथा पूर्ण रूपमा निषेध यागो दु ठोस सूचना या त नाला मकासे सुनान निषेधित ज्या या त थासा कानून कथा कडा कारवाही जुई ये महानगरपालिका हनुमन्थोका दरबार क्षेत्र संरक्षण कार्यक्रम बसन्तपुर সুথা সিয়া না সজানি সে बचाको डिपार्टमेन्टको आक्रमणमा के किज बिन्त लसको सेन्टर अलिक के किज बिन छिम्त चाहिँ ठोप डिपासी बिन ह्यम मे अलि मेसी बिन ह्यम छिम्त ल्याखाको तरिका छुख उजी कनाउख सुन झोलया अथवा जीवित प्राणी अथवा चाहिँ मेमेको झोलया ल्या गुकटक ल्या खाएको ख उजी छिम्त कनाउख गरेको चिसन ल्या खान चलाउ ख साना उ त चाहिँ मिले मजीको ल्या खान चलाउँदै गठेकी कम्प्युटर छगो पंखा छगो घडी छगो गा चाहिँ तै छ नि थटे मखो कम्प्युटर जोसा छग घडी छग सिसा कलम छपो चस्मा छगो मनु जोसा छम ठोल्या खाहरूका चाहिँ छिन्त कनाउख जीवित प्राणी अथवा यहाँ चाहिँ ताहको जुलगा लास अथवा गोलाकार कठाउ भएपछि अथवा गुह कठाउ भयो जुल लास गुकठाउ ल्याएकाहरूका चाहिँ छिन्त कनाउख ठोलगा जिमेमेको खान छिन्त कन्तिनाबाट छु छु खसिएको तेमा सेको तेमाको खेतलाई चाहिँ ठुट ज्याजुले छिन् त फतले अप ज्ञान या ख अथवा ज्ञानवर्धक ख जानकारीमूलक ख एहेज अप कनेको ज्ञान वचन खस आठिन इमिएको छु छु ख छिन् त कन्टिनाबाट झी मध्ये सुन अझ आचीलाई तर्क जिरुङ्कला छिपिनलाई मिग अथवा चाहिँ दसी निरसया निहलाई तर्कलाई जिरुङ्क जिएरुङ्कला तर मचा मचाले खल्या मसलकी सुध्य यथा इङ्की स्योलाले नापा नापा मस्त खलाय मसल कि इङ्की उद्योगाटेको सूर्य विनायक खोपय चौमा सूर्य विनायक दिठा यङ्क लास मस्त खलाय सही काटेको तापुट हो कि नापा नापा बि मनोदेस अथवा आतक न मचाबले चिचिर गनीले बालको खोय मसल खलाय मसल र बालको खलाय मफ्ट काटा लास सूर्य विनायक दिठा इङ्कीको चलन दो उपन्यास थोछगो बाहन सम्बन्धी किताब ख अल्ठो बाहन सम्बन्धी किताब अथवा बाहन सम्बन्धी ठो सफो गुगु बाहन गाताले चिची आकाको बाहन दिन्छ नि अहिले छोए सफुले तपु मछि बाहन दुठ्यान चुचाउँदै अल्ठो तपु मछि बाहन मध्ये न उकिया त छसी कथा मा हाना छगुहेजको सफु या रूपे आकार बिहा गो पिकाइ उख उकिया त उपन्यास त गाधाए अल्ठो उपन्यासे मध्ये न नेवा भाषण धक्ले नापाम उपन्यास चोम सुस्योलाले नेवा भाषण धक्ले नापा उपन्यास चोम ख उपन्यास सम्राट तुस्वा सायमी तुस्वा सायमी नेपाल भाषा धक्ले नापाङ्गो उपन्यास चोम ख अठे नेपाल भाषा धक्ले नापा उपन्यास चोम मिजामा तुस्वा सायमी खस मिसामा उपन्यास चोमी शशिकला मानन्दर ख अठे वया फुखा फुखा भइबले फुखा भएको ठुली कम्पाउन्डो अथवा ठुली रेक्टर स्केलिया फुखा बोल तका मा पनि यहीको यन्त्र यन्ना सिस्मोग्राफ ख सिस्मोग्राफ या माध्यम फुखा या कम्पन गुलिदो अलि फुखा भएको थ्या गनुखर गाटेको डकु ख रेकर्ड याना क्याएको यही गुकिया त सिस्मोग्राफ प्रकारै अर्थात् फुखा भोगो या त फुखा भोगो केनीको वा फुखा भोगो या त मापनीको यन्त्र याना सिस्मोग्राफ ख ठोलगाजी छुचको छ ख छिन्त ब्लड प्रेसर या बारे कने ब्लड प्रेसर गाडेको छिगो सामान्य चचनीमा तस्क कम नजिमज्यो अलि तस्क अपुवा नजिमज्यो तस्क अपुवा जो लासा मन त तँ च्याएको जिरिङ चाहिँ तँ पिकायो हो अथवा छुन छे डोसा चाहिँ घान्द्रा घुन्द्रा या हो अठेजी अठिया बानी दिएछ अल्ठो ब्लड प्रेसर हाई जुल लाछ मनो त सिन अठिरहेको ब्रेन ह्यामरेज धका छेने नसा चबुना ब्रेन ह्यामरेज या हिजमेज या मनो त सिन छ ब्लड प्रेसर कम जुल लाछ मनो बेहोस न जी ब्लड प्रेसर तैको हि या नसा झिको हि बिगो छौ प्रकार या दबाव अर्थात् प्रेसर ख ठो हि बिगो दबाव अर्थात् प्रेसर या त हे ब्लड प्रेसर रगाता हिसा ठो निगो कथा या दयचनी ब्लड प्रेसर रगाता यो निगो कथा या दयचनी सगो सिस्टोलिक अले मेगो डिजास्टोलिक तका ताई सिस्टोलिक तैगो छिगो मुटुई हि पम्प एबले या दबाव खसा डाइजेस्टोलिक दियो मुटु या त विश्राम एबले बिगो हिया दबाव ख अले थुकी मध्ये नापाङ्गो या त लस्ता अथवा ग्याचुको अथवा स्याचा आदि तत्व स्याचा या त तत्व कि छ स्याचा या त अपव्यय कि छ निगोगो प्रेसर थुपिन छुनो तत्व या त अपव्यय कि मखो ओके डिजास्टोलिक बिपी अपल रहेछ सिस्टोलिक खतरा जुई अनि बिपी जाँचेको युनिट एमएम अफ एसजी अर्थात् मिलिमिटर अफ मर्करी ख ब्लड प्रेसर रखा तैगो मनोते मनो या उमेर गुलीगुली बुढाबुढी जुल उलिउलि प्रेसर न अपवयको कारण बुढाबुढी तैगो नसा करा जुनी अले ब्लड प्रेसर सुथे मोजुई छ निने पाके ठुक्या लिया बुलो अपयाउनी अले हाकन शनिले ठ्याङ्का वा बहनी जिरुङका बुलो कम ज्याउनी अले मनो या लिङ्ग न ब्लड प्रेसर या त पाकत अटे मिसा मिजमा सोया ब्लड प्रेसर पानचोनी ठोजुल के किताब ब्लड प्रेसर या बारे छोछो खकनाको ठुक्यो पुङका जानकारी जिन लिपा लिपा न बिगो जी अठेको लियोन्डोको जानकारी जिन छिन्त मेमेको इलेन बिबिउ भनेको जी छारा छ थौया निकि रास छिगो ठ ज्याजो या इ गुची रे बेताको ज्याजो ख ठो जी त बेताको ज्याजो या इ कोचा त्यको जुल ओके थौया ज्याजो पाखे जि उन त ओजा पनि सिबे न्य छिन्त छौ इना पेन्चना गथे जि थन न्यवा खब या बारे जि छिन्त कनाउ जनाउ ख गुकुठ न्यवा खब नवयामा गुकुठ छेलेमा रका चाहिँ जि छिन्त कनाउ जनाउ ख ठजागु न्यवा खब लिसे न्यवा तेको थाबा न्यवाटेको नसतोसा वो नसतोसा गबले नै वो ख अथे वया मेम छु न ख न्यवाटे जि धामा हो तर जि थन धामा फैचौ लो मन चौ अयो दुसा छिमसा मेपी पासमिन त न जानकारी बिगुलिया ख चया छय त छिम त इना पिन छन अनि वो छयको नीति छिम त थाबे बेचन ज्याजो मचख्य मेट्रो एफएम गुपी फुटिखो मेघाज राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग ठुको थाबे छनी कथा छिमसा पौछय त इना पिन छन अले छिमसा उपौ छै दिबले थगु ना थगु भुनिकु चिया ना अले थ भनचनको तगि गुली क्लास भनचनको ख व अले थ चनचनको थ थ सकता चया छै त छिन त इना प्यासे थौय नीति रास प्राविधिक खेल ग्वालियन दिम दाजु पूर्ण महर्द नेता शुभ्या विषय जी ओदे नेत न ओने त उजम्ब्यो मेगु संचर हाक्न थजियाको चिची नेवा खब अठे ज्ञानवर्धक जानकारीमूलक रोचक खन्त जना छिमेको न्याने वेगोजी अबले तपाईँ नीति अन्त फुलचना ब्या शुभ छिरी छिरी छिरी छिरी वैगु चपी सल छिरी छिरी छिरी छिरी वैगु चपी सल सदा सुथे पैछिले चली रे जिन्हेल सदा सुथे पैछिले चली रे जिन्हेल एक रस थै गुवस निक्की चाहे थजु एना गुगु मिसी बेवो बामला न मजु एना गुगु मिसी बेवो बामला न मजु वावो मधा फेवो मधा मधा मफुत्यनु वावो मधा फेवो मधा मधा मफुत्यनु खिउला जिम्थे चुके थेनी बपी मऊ नानू खिउला जिम्थे चुके